बसा वैको हो व्यावसायी कर्मचारी साथी गृहिणी को यो रेडियो सिंधुली गड़ी एफएम बयानबे मेगाहर्ट्ज यो रेडियो सिंधुली गड़ी एफएम बयानबे मेगाहर्ट्ज यो समय टाइमेक्स घड़ी को हो यस बेला हाम्रो स्टुडियोको घडीमा रातको 8 बजेको छ। यस टाइम चेकका प्रायोजक क्षितिज इलेक्ट्रोनिक्स सिन्धुली र तपाईको स्वास्थ्यको साथी सिटी केयर हस्पिटल सिन्धुली रोड बर्दिवास। You have a message. Your message, your dedications. This is all about your SMS. This is SMS 92. This program is sponsored by Galaxy Academy, Dhura Bazar, Sindhuli. हेलो नमस्ते नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्ण साथीहरूलाई जो यति बेला सुन्दै हुनुहुन्छ सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्ट्ज र बजिरहेको प्रोग्राम हो एसएमएस 92। पक्कै पनि तपाईँलाई थाहा भइसकेको छ हामी आउने गर्दछौँ हरेक हप्ताको सोमबार मङ्गलबार र बुधबार ठिक 8 बजेदेखि करिब करिब 8:45 सो आज पनि सोही क्रमलाई निरन्तरता दिनको लागि यति बेला उपस्थित भइसकेको छु म तपाईँकै साथी सुमन बराल टेक्निकली सपोर्ट पाइरहेको छु अञ्जन राणाको पक्कै पनि तपाईँ सम्पूर्ण साथीहरू पनि यति बेला तम तयार भएर बसिसक्नु भएको छ प्रोग्राम सुन्नलाई सुनिसकेपछि एसएमएस गर्नलाई है अब एसएमएस गर्नको लागि चाहिँ तपाईँ जान चाहनुहुन्छ एसएमएस गर्न चाहनुहुन्छ भने चाहिँ जान सक्नुहुनेछ मोबाइलको मेसेज बक्समा टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् तपाईँको मेसेज अनि नाम ठेगाना सहित पठाउनुहोस् 7799 पक्कै पनि एसएमएस 92 भन्ने बित्तिकै 92 मेगाहर्ट्जमा बज्ने एसएमएस बेस्ट प्रोग्राम हो किनकि हामी तपाईँकै एसएमएस मात्र लिन्छौँ प्रोग्राममा अरू केही कुरा लिँदैनौँ भन्दाखेरि मिठा मिठा गीत सङ्गीत तपाईँकै लागि राख्ने नै छ आज पनि सोही क्रमलाई निरन्तरता दिनेछौँ तपाईँ एसएमएस भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ र कसरी म्यासेज गर्ने भन्ने तरिका थाहा छैन र म्यासेजमा के लेख्ने भन्ने कुरा पनि थाहा छैन भने कुनै कन्फ्युजन नहुनुहोस् तपाईँले यो कुनै फर्मल प्रोग्राम होइन तपाईँको लागि रमाइलो अनि त्यसै गरी हल्का सन्देशमूलक तपाईँको केही सन्देश छ या कसैलाई केही सुनाउन चाहनुहुन्छ त्यो कुरा हामी सेयर गर्न चाहन्छौँ यस प्रोग्रामबाट सो तपाईँलाई कसैलाई केही भन्नु छ कसैलाई केही सुनाउनु छ या तपाईँलाई केही रमाइलो कुरा फुरिरहेछ मनमा एकदमै कसलाई सुनाऊ भइरहेछ या मनमा धेरै दुःख मानेर के गर्ने होला यो कुरा कसैलाई भन्न पाए पनि मन अलि हल्का हुन्थ्यो नि भन्ने लागिरहेछ भने पनि जस्तो सुकै कुरा पनि हामीलाई सेयर गर्न सक्नुहुनेछ जस्ट मोबाइलको मेसेज बक्समा गएर टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिएर तपाईँको मनका कुराहरू सम्पूर्ण कुराहरू लेख्नुहोस् नाम ठेगाना पनि लेख्नुहोस् र पठाउनुहोस् 7799 तपाईँको मेसेज लिएर एकैछिन पछाडि आउनेछु सदा चाहिँ प्रोग्रामको सुरुवातमा राख्दैछौँ रमाइलो साङ्गीतिक आवाज तपाईँ भने मेसेज गर्दै गर्नुहोला मेसेज पठाउनको लागि आइडिया एकचोटि भन्दैछु मोबाइलको मेसेज बक्समा जानुहोस् टाइप गर्नुहोस् SDH एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् र तपाईँलाई लेख्न मन लागेका भन्न मन लागेका सुनाउन मन लागेका सेयर गर्न मन लागेका सबै कुराहरू लेख्नुहोस् नाम ठेगाना पनि लेख्नुहोस् अनि पठाउनुहोस् 7799 यति बेला एउटा साङ्गीतिक आवाज तपाईँको लागि मेसेज पठाउँदै गर्नुहोला रेडियो सुन्दै गर्नुहोला एकैछिन पछाडि पानी पर्यो सरर भिजुका लेबुङ सहर कालो कालो बादल चढी फर्की आयो असार लै राखी हिँडिरहेछु म तिम्रो सहारामै बाँचिरहेछु मायालु पानी पर्यो सरर छोडा बग्यो गरर फर्की आए तिम्रै तिर छाडी सारा संसार हिजोको विपना आज भयो छ सपना एकान्छी कति चाँडै बितेको यो जीवन पानी पर्यो सरर भिजो कालेबुङ सहर कालो कालो बादल चढी फर्की आयो असारो ओके पानी पर्यो सरर छाना बज्यो गरेर मनमा उठ्यो आज मेरो आनन्दको लहर पक्कै पनि असारको बेला छ पानी पर्छ सरर छाना बज्छ गरेर है तैपनि मनमा एकदम आनन्दको लहर उठिरहेको छ तपाईँलाई भने यदि उठेको छैन भने पनि उठाउनुहोस् अब किनकि तपाईँ दिनभरिको रोपाइँमा हुनुहुन्थ्यो खेताला हुनुहुन्थ्यो कता आली लाएर आउनुभयो कता भाउसी गरेर आउनुभयो कता धान रोपेर आउनुभयो त्यो सब तपाईँको मनमा यति बेला थकान छ पीडा छ तर एकैछिन त्यसलाई अब साइड लगाएर रम्नुहोस् रमाउनुहोस् यो साँझलाई रमाइलोसँग बिताउनुपर्छ खाना खाएर बस्नुभयो होला खाना खाने तयारी गर्दै हुनुहुन्छ होला जहाँ जस्तो अवस्थामा हुनुहुन्छ रमाउनुहोस् थोरै खुसी हुनुहोस् तपाईँको खुसीको लागि तपाईँलाई केहीसम्म हदसम्म भए पनि मनोरञ्जन दिनको लागि यति बेला आवाजमा छु सुमन बराल टेक्निकली सपोर्ट अञ्जनको पाइरहेको छु सुन्दै हुनुहुन्छ सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 MHz हो र बजिरहेको प्रोग्रामको नाम हो एसएमएस 92 हामी तपाईँकै एसएमएसलाई स्थान दिने गर्छौँ रमाइलो दुःख सुख सबै किसिमले भरिएको एउटा चटपटे स्टाइलको प्रोग्राम हो जसरी चटपटेमा हरेक कुरा अमिलो पिरो नुनिलो होइन आलु प्याज खोर्सानी चना टमाटर केरा सब कुरा मिसाएर कति मिठो हुन्छ त्यस्तै मिठो बनाउने प्रयासमा छौँ हामी एसएमएस 92लाई तपाईँले त्यसमा सहयोग गर्नुपर्ने हुन्छ कसैले एउटा आलु थपिदिनुहोस् कसैले एउटा टमाटर थपिदिनुहोस् कसैले एउटा प्याज थपिदिनुहोस् है यति महँगो महँगो कुरा कहाँबाट थप्ने जस्तो लागिरहेको छ भने एकदम सस्तो कुरा के थपिदिनुहोस् भने म्यासेज गर्नुहोस् मोबाइलको म्यासेज बक्समा जानुहोस् टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् र तपाईँको मनमा लागेका कुराहरू लेख्नुहोस् र पठाउनुहोस् 7799 यति बेला आजको लागि फर्स्ट एसएमएस लिन गइरहेको छु र म्यासेज रहेको छ उहाँको को हुनुहुन्छ एकैछिन पछाडि नाम भेटिएला लेख्नु भएको छ फ्लावर्स आर मेनी बट रोज इज बेस्ट प्रोग्राम आर मेनी बट SMS 92 is best लेख्नु भएको छ थ्याङ्क यू हाउ आर यु के छ खबर लेख्नु भएको छ एकदम ठिकठाक छ खाना भयो त लेख्नु भएको छ खाना भइसक्यो अनि तपाईँको के हुँदैछ नि आई एम आशा माझी फ्रम रातमाटा माई अल फ्रेन्ड्स मम माई सिसलाई मिस लभ लेख्नु भएको छ ओके आशाजी यति धेरै माया गरेर सम्झिरहनु भएको छ नाइ भन्ने त कुरै भएन नि होइन त थ्याङ्क यू अर्को म्यासेज लाइफ इज अ काइन्ड अफ लभ ए सरी के लेख्नु भएको छ लाइफ इज काइन्ड लभ इज ब्लाइन्ड के लेख्नु भयो डोन्ट बी माइन्ड हाई दा के छ खबर खाना भयो आई एम अनिस बिसी अँधेरीबाट माई अल फ्रेन्ड्सलाई मिस भन्न चाहन्छु विशेष गरेर सिएमए फ्रेन्डलाई लेख्नु भएको छ थ्याङ्क यू सो मच अनिसजी तपाईँको सिएमए पढेर जो जो साथीले त्यति बेला सुन्दै हुनुहुन्छ उहाँहरूले सुनिरहनु भएको छ अनि पक्कै पनि तपाईँको सम्झना तपाईँको माया पुगिसक्यो साथीहरूबाट है त आगामी दिनमा पनि म्यासेज पठाउँदै गर्नु होला अर्को म्यासेज लिँदैछु म यति बेला हाई ब्रो खाना भयो लेख्नु भएको छ एकदम मजाले खानु भइसक्यो जेठान अन्जान ब्रोलाई मिस यु भन्नु ल भन्नु लेख्नु भएको छ ल जेठान अन्जानलाई चाहिँ एकदम मिस यु भनेर पठाउनु भएको छ उहाँको अब जेठान भनेपछि अन्जानले के भन्नु पऱ्यो जे भन्नु पऱ्यो पनि जे भयो पनि मैले खुसी भइसक्नु भएको छ तपाईँको जेठान है, थ्याङ्क यू सो मच. नाम लेख्नु भएन, लास्टमा नम्बर चाहिँ 802 रहेको छ. थ्याङ्क यू सो मच. के विधि खुसी भएको छ है जेठान भन्ने दाइमा. हाई दा, गुड इभिनिङ. माम हाम भयो, लेख्नु भएको छ माम हाम भइसक्यो. मेरो मनको फ्रेन्ड एसलाई 143 भन्न चाहन्छु. म कौशल लामा फ्रम रानीसुरी. ओके बाई भनेर लेख्नुहोस्. थ्याङ्क यू सो मच कौशलजी, नेक्स्ट टाइम तपाईँको मेसेज पढ्न पाऊँ है त. हाई ब्रो, के छ हो खबर? तपाईँको खाना भयो, लेख्नु भएको छ. एकदम खाना भइसक्यो है, बोली सुन्दै थाहा होला नि त है. मेरो साथी एमलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु. ल, म चाहिँ अभिषेक ठुलडाँडाबाट, लेख्नु भएको छ. थ्याङ्क यू सो मच अभिषेकजी, मेसेज गरिदिनु भयो. तपाईँको साथी सङ्गीलाई चाहिँ मैले तपाईँको मेसेज पुर्याइसकेँ होइन. यदि सुन्दै हुनुहुन्छ रेडियो भने पक्कै पनि थाहा भइसक्नु भयो. हाई दा, आकाश गड्याङ, आकाश गडगडाइरहेछ, पानी किन पर्दैन? वा वा वा वा, अहिले म घर जानुपर्छ नि त, अहिले त पानी नपर्छ. एकछिनमा म प्रोग्राम सकेर रुम ट्याक्क बुझिसकेपछि पर्छ है त, अहिले पर्न नि हुन्न त्यही भएर होला. आकाश गडगडाइरहेछ, पानी किन पर्दैन? सबैको लभ पर्छ जस्तो मन दाइको, किन पर्दैन रे? वा वा वा, यो चाहिँ मलाई पनि लागिरहेको थियो, किन चाहिँ पर्दैन भन्दा होइन, दामी अब क्वेसन. तर तपाईँलाई कसरी थाहा भयो क्या यो कुरा चाहिँ, म छक्क परिरहेको छु. म डाँडी 8 दमारबाट योजना थापा र आशिका थापा हो. ल बाई भनेर लेख्नुहोस्. थ्याङ्क यू सो मच दुवैजनालाई, योजना थापा र आशिका, कस्तो राम्रो नाम छ योजना है. राम्रो राम्रो योजना बनाइरहनु होला है त. अर्को मेसेज लिँदैछु. हाई दा, आई एम सुमी फ्रम जरायटार. माई फ्रेन्ड्स अनुष्का, भूपाल, सङ्गीता, सरुलाई मिस यु भन्न चाहन्छु र कुण्डुलेको सन्दीपलाई लभ यु भन्न चाहन्छु. ओके बाई दा, लेख्नु भएको छ. ल, सन्दीपजी मुचुक्क मुस्कुराइसक्नु भयो होला कुण्डुलेको होइन, माया गरेर मेसेज पठाउनु भएको छ सङ्गीताले. सरी सरी, सुमीजीले है, मैले सङ्गीता भनेछु, सुमीजीले मेसेज गर्नुहोस्. थ्याङ्क यू सो मच सुमीजीलाई, अर्कोचोटि पनि तपाईँको मेसेज पढ्न पाइयोस् है त. नमस्ते दाई, के छ खबर? आई एम मनिषा तामाङ कनपा 2 माई अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु भन्ने लेख्नुहोस्. थ्याङ्क यू सो मच मनिषाजी, मैले भनिदिइसकेँ है तपाईँको सम्पूर्णलाई. अर्को त कति लामो मेसेज हो. फुल किन फुल्नु पर्यो? बासना नपाएपछि हेरेर पनि चित्त बुझाउनुहोस् न हो मित्र, किन तपाईँलाई बास्नै चाहियो त? फुल किन फुल्नु पर्यो? बास्ना नपाएपछि जिएफ किन बनाउनु पर्यो? पहिला के लेख्नु भयो? पहिलामा घात भएपछि. वा वा है, म अलि सुरुदेखि पढ्छु है त फेरि. फुल किन फुल्नु पर्यो? बास्ना नपाएपछि जिएफ किन बनाउनु पर्यो? पहिलामा घात भएपछि. हाई सुमन ब्रो, खानपिन भयो? हाउ आर यु सुमन ब्रो, लेख्नु भएको छ. यस, आई एम फाइन. ए, आफै लेख्नु भएको छ. आई होप यु आर सो फाइन, लेख्नु भएको छ. यस, आई एम भेरी फाइन. ओके, आई एम राइट. एम आई राइट, लेख्नु भएको छ. यस, यु आर एब्सोल्युटली राइट. वाट आर यु डुइङ नाउ सुमन ब्रो, लेख्नु भएको छ. आई एम जस्ट casting your messages. Me, Amale Bata, Awagi, Suman Blon, and Tamang, kodhi aasa, yaar, pasadi pasadi, yaar, likata, yaar, ekshin chuplar, bahan nasang, yaar, sad guru gare ni aasa aasa, aasne guru gare ni aasa aasa, ma mero class 10 ma padhaunu hune, sampuna A2Z, padhnu hune A2Z saathi haru lai, malai maya garne na garne, sampuna saathi haru lai, miss gareko chu, kina ho, malai ke lekhnu bhayo, charaitirabata chinta chha. हेर्नुहोस्, चिन्ता भन्ने कुरा हुनपर्छ कि, अरूका अगाडि पीडा भए पनि खुसी हुनु पर्यो ब्रो. के गर्ने, यस्तै रहेछ जिन्दगी यार. कहिले त भित्र पीडा भए पनि हाँस्नु पर्ने यार. ह्याप्पी स्विट ड्रिम, सी यु अगेन नेक्स्ट एसएमएस. बाई, लेख्नु भएको छ. मैले भनिरहने, मैले सधैँभरि प्रोग्राममा भनिरहने कुरा तपाईँले भनिदिनु भएको छ होइन. पीडा भन्ने कुरा, दुःख भन्ने कुरा, चिन्ता भन्ने कुरा कसको जीवनमा हुँदैन मित्र? तर हाँस्नु पर्यो, रमाउनु पर्यो, पीडालाई एकछिन भुल्नु पर्यो. के गर्ने, यस्तै छ जिन्दगी. थ्याङ्क यू सो मच, सब कुरो बुझ्नु भएको छ, बुझिसक्नु भयो है. मैले बानी पारे हुँ कि जस्तो लाग्छ. यो साँझमा जेस यो बेला चाहिँ तपाईँ दुःख हुन पाउनुहुन्न, रिसाउन पाउनुहुन्न, खुसी हुनुहोस्, सब चिन्ता भुलिदिनुहोस्। फुल अवश्य फुल्छ, माटो र पानीले साथ दिए, लभ अवश्य हुन्छ, डडडले साथ दिए. वा वा वा. हाई दा, म अमले सुकाचुरीबाट, अवागी सरोज तामाङ, मेरो सम्पूर्ण साथीहरूलाई मिस यु भन्न चाहन्छु. ल दा, ओके, गुड नाइट, लेख्नुहोस्. थ्याङ्क यू सो मच. माया गर्ने मन भए मुस्कुराउने गर. वा वा वा, माया गर्ने मन भए मुस्कुराउने गर, देखाइदिने मन भए, के हो, के लेख्नु भयो, देखाइदिने दिकाइदिने कि कुरै बुझ्न पाएन यार मैले त कुरै बुझ्न पाइनँ के भन्ने भाइ गाली गर्ने गर दिक्क दिने हो कि धोका दिने लेख्नु भयो हो कि धोका दिने मन भए गाली गर्ने गर हेलो दा नमस्ते कनपा पाँच पोखरेल गाउँबाट सुमन लेख्नु भएको छ ल पोखरेल गाउँबाट पठाउनु भएको छ सुमन लेखेर पक्कै पनि सुमन भएपछि त पोखरेल नै होला पोखरेल गाउँबाट भनिसकेपछि होइन त एनिवे जे भए पनि थ्याङ्क यू सो मच म्यासेजको लागि धेरै धेरै धन्यवाद है नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पठाउँदै गर्नुहोला तपाईँको म्यासेज पढ्न पाइयोस् अर्कोचोटि पनि है आजलाई तपाईँको म्यासेजलाई मैले यहीँनिर अन्त गरिदिएँ फुल मलाई चाहिँदैन बासना भए पुग्छ अरू मलाई चाहिँदैन एसएमएस 92 भए पुग्छ हेलो दा किस हो दा ठुलडाँडाबाट सुस्मिता स्याङथाम थ्याङ्क यू सो मच सुस्मिताजी मात्र एसएमएस 92लाई चाहनु भएको छ अरू धेरै कुरा पनि चाहिन्छ जिन्दगी जिउनको लागि होइन त्यसमध्ये एउटा रमाइलो पाटोको लागि यो पनि हुनसक्छ होइन तपाईँलाई साथ दिनको लागि हामी आउने गर्छौँ पक्कै पनि तपाईँले चाहनु त परिहाल्यो अर्को म्यासेज हाई दा हाउ आर यु आई एम बुद्धवीर तामाङ फ्रम सर्लाई अपकमिङ सङ माई अल फ्रेन्ड्स डेडिकेट ओके गुड नाइट लेख्नु भएको छ अपकमिङ सङ चाहिँ उहाँले फ्रेन्ड्सलाई डेडिकेट गर्न चाहनु भएको छ र गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच जो जो साथीहरूले सुन्नुभयो उहाँले पक्कै पनि खुसी भइसक्नु भयो होला बुद्धवीर तामाङजीले चाहिँ म्यासेज गर्नुभयो सर्लाईबाट भनेर अर्को म्यासेज लिँदैछु हाई दिदी के छ हौ खबर खाना भयो लेख्नु भएको छ एकदम दिदीको ठिकठाक होला होइन मेरो त खाना भइसक्यो आई एम सृष्टि मगर पच भैया दोबानबाट आई मिस यु प्रोग्राम भन्ने थ्याङ्क यू सो मच वी अल्सो मिसिङ यु हेलो दा खाना खानुभयो त आई एम कविता लेख्नु भएको छ हौ कविता एउटा कविता पनि ट्याक्क लेखेर पठाइदिनु भयो भने कति राम्रो हुन्थ्यो होला होइन थ्याङ्क यू सो मच अर्को म्यासेज हाई दा के छ मेरो सबै साथीहरूलाई मिस गरेको छु म डाँडीबाट विजय तामाङ लेख्नु भएको छ अर्को म्यासेज आई लाइक प्रोग्राम हेलो दा एन्ड दी के छ खबर लेख्नु भएको छ एकदम ठिकठाक छ हाम्रो दा दी सबैजनाको है दीले पनि यति बेला घरमा बसेर ट्याक्क सुनिरहेको खुसी लागिसक्यो होला आज दीको लागि पनि म्यासेज आइरहेको छ दीलाई सम्बोधन गरेर होइन हेर्नु एक दुईचोटि प्रोग्राममा आउँदा नि कस्तो पछिसम्म सम्झिरहनुहुन्छ नि त त्यही भएर बेला बेलामा आउँ न भने आज नि बोलाइरहेको थिएँ तर आएन ठिकै छ आई एम ललिता फुलामी लङ्गुर खोलाबाट माई अल फ्रेन्ड्सलाई मिस यु भन्छु लेख्नु भएको छ थ्याङ्क यू सो मच ललिताजी रेगुलर सहभागिता जनाइरहनु भएको छ नेक्स्ट टाइममा पनि तपाईँको यस्तै म्यासेजहरू रमाइला रमाइला म्यासेजहरू पढ्न पाउँ है त हेलो दा के छ दा म सुस्मिता साङतान लेख्नु भएको छ थ्याङ्क यू सो मच सुस्मिताजी अघि भर्खरै पनि तपाईँको म्यासेज पढिएको थियो हाई दाई के छ खबर अनि खाना भयो त दाई मेरो फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु आई एम सोनी स्याव अभिमान ओके बाई लेख्नु भएको छ ल बाई बाई सोनीजी नेक्स्ट टाइम तपाईँ भने म्यासेज गर्दै गर्नु होला यति बेला सुन्दै हुनुहुन्छ तपाईँ सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगा हर्जमा प्रोग्राम एसएमएस 92 आउने गर्दछ हरेक हप्ताको सोमबार मङ्गलबार र बुधबार 8 बजेदेखि करिब करिब 8:45 बजेसम्म हामीसँग स्पोन्सर पार्टनर हुनुहुन्छ ग्यालेक्सी एकाडेमी जहाँ गएर तपाईँले चाहिँ आफूलाई जीवनोपयोगी कुराहरू सिक्न सक्नुहुनेछ जस्तो कम्प्युटर सिक्न चाहनुहुन्छ या अरू कुनै ल्याङ्ग्वेज सिक्न चाहनुहुन्छ या कुनै तपाईँ कुनै लेभलको ट्युसन कोचिङ चाहिरहनु भएको छ यो सब कुरा पाउन सक्नुहुनेछ ग्यालेक्सी एकाडेमीमा गएर थप कुराकानी एकैछिन पछाडि पनि भन्ने नै छु तर तपाईँ भने म्यासेज गर्न सक्नुहुनेछ हामीलाई म्यासेज गर्नुहोला किनकि हाम्रो प्रोग्राम नै हो एसएमएस 92 एसएमएस 92 हामी तपाईँकै म्यासेजहरू तपाईँकै एसएमएसहरू लिइरहेका छौँ धेरैभन्दा धेरै माया गरिरहनु भएको छ म्यासेज गरिरहनु भएको छ सो अझ म्यासेज गर्नुहोला तपाईँको केही सूचना छ तपाईँ केही भन्न मन लागिरहेछ कसैलाई केही सुनाउन मन लागिरहेछ दुःख सुख सब कुरा सेयर गर्नु ट्याक्क म्यासेज गर्नुहोला म्यासेज गर्नको लागि आइडिया के हो त भन्ने कुरा थाहा छैन भने म आइडिया दिइहाल्छु तपाईँलाई जानुहोस् मोबाइलको म्यासेज बक्समा टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् र पठाउनुहोस् तपाईँको म्यासेज नाम र ठेगाना लेखेर 7799 म्यासेज गरिसकेपछि तपाईँलाई रेस्पोन्स आउनेछ हाम्रो तर्फबाट रिप्लाई आउनेछ त्यो रिप्लाई आइसकेपछि मात्र तपाईँ ढुक्क हुनुहोस् कि मेरो म्यासेज प्रोग्राममा पुग्यो भनेर यदि तपाईँलाई रिप्लाई आएन भने चाहिँ म्यासेज पुगेको छैन भनेर यसो फेरि पनि कतै केही मिलेन कि भनेर ट्राई गर्नुहोला है त अर्को म्यासेज लिइरहेको छु यति बेला हाई दाई के छ खबर अनि खाना भयो त दाई म मेरो फ्रेन्ड्सलाई आई मिस यु भन्न चाहन्छु आई एम सोनी स्याव अघि म्यासेज रिपिट फेरि हाई दाई के छ खबर अनि खाना भयो त दाई मेरो फ्रेन्ड्सलाई फेरि सोनीजीकै म्यासेज आएछ तर होइन के अरे है नम्बर चाहिँ एउटै रहेछ त्यही भएर म झुकेँ कि अनि खाना भयो त दाई मेरो फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु आई एम अप्सरा स्याव फ्रम भिमान ओके भाइ दिदी बहिनी हुनुहुन्छ क्यारे सायद अनि म त एउटै नम्बर जस्तो लगाएर फेरि सोनीजीकै हो कि भने अप्सराजीले पठाउनु भएको रहेछ अर्को म्यासेज म 10 दिन्छु ए तिमी 20 देऊ रे 10 दिँदा कसैले 20 देला त म 10 दिन्छु तिमी 20 देऊ म ओठ दिन्छु तिमी 21 देऊ वा वा साथी एलाई 1, 2, 3 भन्न चाहन्छु भनेर लेख्नु भएको छ ल हाई दाई के छ खबर अनि खाना भयो त दाई मेरो फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु आई एम अप्सरा सेवक फ्रम भिमान ओके बाई लेख्नुहोस् थ्याङ्क यू सो मच अप्सराजी नेक्स्ट टाइम पनि म्यासेज गर्दै गर्नुहोला हेलो दा खाना भयो त मरिन मथौलीबाट अभागी कान्छी बमजम नमस्ते दाई अर्को म्यासेज है फेरि हो अनि के छ खबर खाना भयो त दाई अन्जानको नि लेख्नु भएको छ अन्जान दाईको पनि एकदम ठिकठाक छ प्रोग्राम त बब्बाल छ लेख्नुहोस् थ्याङ्क यू सो मच बब्बाल बनाउने तपाईँहरू त हो नि होइन म त यहाँ आएर यस्तो बोलिदिने मात्र हो क्या तपाईँहरूको म्यासेज पढिदिने मात्र हो मेन कुरोहरू भनेर त तपाईँहरू हो नि त आई एम सोनी स्याव फ्रम भिमान ओके बाई दा लेख्नु भएको छ अर्को म्यासेज छ हाई दाई के छ खबर अनि खाना भयो त दाई लेख्नु भएको छ एकदम ठिकठाक भइसक्यो म मेरो फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु आई एम अप्सरा स्याव फ्रम भिमान अहिले म्यासेज दोहोरिएर आइरहेछ दोहोरिएर आइरहेछ अप्सराजी अर्को म्यासेज पठाउनुहोस् न कतिचोटि एउटै म्यासेज पठाउनु भए थ्याङ्क यू सो मच अर्को म्यासेज हाई ब्रो खाना भयो लेख्नु भएको छ खाना भइसक्यो पेन ह्याभ कभर के लेख्नु भएको छ पेन ह्याभ कभर प्लान ह्याभ फुड आई ह्याभ बेस्ट फ्रेन्ड बट आई ह्याभ नो बोय फ्रेन्ड ब्रो यो मेरो बेस्ट फ्रेन्डलाई भनेको र आई मिस यु पनि भनिदिनु ल मलाई नि एउटालाई नि 1, 4, 3 भनेको थियो तर मैले नि खासै मलाई नि खासै इन्ट्रेस्ट छैन म के गरौँ प्लिज ब्रो टेल मी लेख्नु भएको छ म मधुटारबाट सपना थामी सपनाजी तपाईँलाई इन्ट्रेस्टै छैन भने त बालै भएन नि छोड्दिनुहोस् के सर सरी भनिदिनु सकिएको नि हाई दा खाना खानुभयो दा के छ नि सिन्धुलीतिरको न्यु खबर लेख्नु भएको छ एकदम ठिकठाक छ पानी परे सरर छाना बजे गरेर भने जस्तो है दिनमा एकचोटि न एकचोटि पानी परेकै छ त्यस्तै हो अरू कुरो अब असार हो गाउँघरतिर रोपाई मजाले चल्या होला हरियाली भइरह होला खेतहरू बिस्तारै होइन यस्तै यस्तै हो खबर त्यतातिरको के छ कुनै मिस गर्नु पर्दैन सिस सफलता रेवान्ती र ब्रो बिलोस के लेख्नु भयो यार यो बिलोसमा लेख्नु भएको छ अर्जुन अनि साथीहरूलाई पनि बिर्सेको छैन है साथीहरू मिस गरिरहेको छु भन्न चाहन्छु ल दा म डाँडी 8 बेलटारबाट समीक्षा तामाङ हाल केटिएम भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच केटिएम पुगेर अनि म्यासेज गरिदिनु भयो धेरै धेरै धन्यवाद अर्को म्यासेज लिँदैछु ब्रो किन हो मेरो एसएमएस पढ्न ढिला गरेको कहाँ ढिला भर्खर 24 हुँदैछ अझ 23 नै भयो क्या र होइन कहाँ ढिला हो त यति बेलासम्म 45 म्यासेज पढिन्छ यस्तै हो क्या मित्र कहिले कहिले ढिलो चाँडो भन्ने भइहाल्छ नि म्यासेज पठाइराख्नुहोस् न म पढ्ने काम त छँदैछ नि ब्रो मेरो अल फ्रेन्ड्सलाई मिस यु एन्ड लभ यु भनिदिनु ल म मधुटारबाट सपना थामी ल थ्याङ्क यू सो मच सपनाजी अघि भर्खरै पनि तपाईँको म्यासेज पठाएको थिएँ फेरि पनि म्यासेज गर्नुभयो धेरै धेरै धन्यवाद बट इट्स टाइम्स टु मुभ टुवर्ड्स एनअदर म्युजिकल ब्रेक यति बेला अर्को चाहिँ साङ्गीतिक आवाजतिर जाने बेला भएको छ जस्तो लागिरहेछ आफ्टर द्याट आई विल ब्याक सोन स्टे ट्युनिङ 92 MHz किप सेन्डिङ यर म्यासेज डन्ट मुभ एनियर च्याउ जवानी लाइकी न दिनी यति के पाल सुखेर ए भैस भन्ने यस्तै हो सिद्धि जान्छ हेर जवानी लाइकी न दिनी यति के पाल सुखेर तिमीलाई पाउने आशामा म त परे पासोमा साह्रै गयो आउन अब माया गासो न वेलकम ब्याक आफ्टर दिस भेरी ब्युटिफुल म्युजिकल नम्बर. पक्कै पनि सुन्नुभयो होला यो गीत. नरेन लिम्बूको आवाज हो. नरेनको चाहिँ लेटेस्ट सङ हो. धेरै मनपर्छ नरेनका सङहरू होइन. तपाईँलाई पनि मनपर्छ होला, मन पराउनु भयो होला, माया गर्नुभयो होला. रेला नगर, पक्कै पनि रेला नगर्नु होला है साथीहरू. मेसेज मात्र गर्नु होला है. सुन्दै हुनुहुन्छ एसएमएस 92. हामी आउने गर्दछौँ सोमबार मङ्गलबार र बुधबार ठिक 8 बजेदेखि करिब करिब 8:45 आज पनि यही क्रमलाई निरन्तरता दिइरहेको छु. तपाईँहरूकै रमाइला भन्दा रमाइला मेसेज, तपाईँकै भनौँ न मायाले भरिएका मेसेजहरू लिइरहेको छु र लिने क्रम पनि जारी छ. भर्खरै मात्र सुन्नुभएको छ रेडियो. कसरी गर्ने मेसेज कुनै आइडिया छैन भने केही चिन्ता लिनु पर्दैन. तपाईँ मेसेज गर्न सक्नुहुनेछ आनन्दले हामीलाई. मेसेज गर्नको लागि तपाईँ जानुपर्ने हुन्छ मोबाइलको मेसेज बक्समा. टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् तपाईँको मेसेज, नाम, ठेगाना र पठाउनुहोस् 7799. फेरि पनि लाग्दैछु म तपाईँकै मेसेजतर्फ. यति बेला अर्को मेसेज रहेको छ. वेन यु फिल द्याट समवन इज टकिङ यो टेकिङ यर प्लेस इन यर बेस्ट फ्रेन्ड हार्ट, नेभर से आई विल नेभर लेट गो क्लोज टु माई बेस्ट फ्रेन्ड. Rather say go as close as you can. I'll stay be the closest. Hi you all, how are you? Hello, we all are fine. It's me Apsara Acharya from Ratmata. Thank you so much Apsaraji for your sweet message. Aru lekhnu bhayo cha, wanted to dedicate an upcoming song to all my known and unknown friends and missing all friends, and want to say all the best for the second year exam. Oh, it's too near. Hope that you're preparing well. Okay, keep going. Good night. Bye. Thank you so much, Apsaraji. Message ko lagi. Next time pani message pathaundai garnu hola. Second year ko exam chha ekdam najik aira cha. Taiyari garne haru lai dherai dherai shubhkamana. All the best bhanera bhasa hamro tarfa bata ni. पर्सिदेखि सेकेन्ड इयरको इक्जाममा जानुहुने सम्पूर्णलाई चाहिँ एकदम बेस्ट अफ लक, राम्रोसँग प्रिपेयर गर्नु होला है त. अर्को म्यासेज लिइरहेको छु म यति बेला. हेलो दा, खाना खानुभयो? लेख्नुहोस् खाना भइसक्यो. अमलेबाट मन्जु थिङ, माई अल फ्रेन्ड्स उर्मिला, सोमिला, मनिषा, रेणुका, सरिता, शर्मिला, भाउजु बिमला एन्ड अजयलाई मिस यु एन्ड लेख्नु भएको छ. एन्ड लेखेपछि म्यासेज आएको छैन है. म्यासेज आधी म्यासेज कता गएको नि. थ्याङ्क यू सो मच. मन्जुजी नेक्स्ट टाइम पनि म्यासेज गर्नुको लागि म्यासेज पनि पुरा आएको छैन, के लेख्नु भएको थियो होला एन्ड पछि अरू कसैलाई पनि केही थियो होला होइन, तर आजलाई यति मात्र आएछ, पुरै आयो भए त म पढ्दिन हाल्थेँ। अर्को म्यासेज छ, हाई द एन्ड दि के छ लेख्नु भएको छ, एकदम ठिकठाक छ, आइएम फाइन, खाना भयो त लेख्नु भएको छ, खाना भइसक्यो। आइएम सरिता कार्की फ्रम लङ्गुर खोला, मेरो साथीहरू सम्पूर्णलाई आई मिस यु एन्ड लभ यु भन्न चाहन्छु, ल बाई भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच सरिताजी, म्यासेज गरिदिनु भयो लङ्गुर खोलाबाट। फेरि फेरि पनि तपाईँको म्यासेजको चाहिँ हामी प्रतीक्षा गरिरहनेछौँ। आजको लागि भने छुट्टिन्छौँ, बाई बाई है त, अर्को म्यासेज पठाउनु होला। रमेश तामाङ भद्रकाली आठबाट, अमला कति के लेख्नु भएको छ, म्यासेज अलिकति मलाई चाहिँ बुझ्न गाह्रो पऱ्यो क्या, अम्ल कति कलम बनेर रगत चुहाएँ, ओहो गाह्रो पऱ्यो, ए अम्ला काटी कलम बनाए रगत चुहाई मसी, यस्तो लेख्नु भएको रहेछ, अनि म ठिकै छ अनि अहिले बुझिसकेँ मैले लास्टमा आएर होइन, अम्ला काटी कलम बनाए रगत चुहाई मसी, आफ्नो ठानी माया गर्छु धोका नहोस् पछि, वा वा वा। आज यस 92 मार्फत सलिना सुस्मितालाई मिस यु र शर्मिला तामाङलाई 9819672276 मा फोन गर्नु है भन्छु भनेर लेख्नु भएको छ रमेशजीले भद्रकालीबाट। शर्मिलाजी नम्बर नोट गर्नुभयो कि, अरूले होइन नि फेरि दायाँ बायाँ अरू कसैले फोन गर्नुभएको रहेछ रमेशजीलाई भन्दै फेरि कारवाही होला है, 9819672276 फोन गर्नु होला है शर्मिलाजी, तपाईँको लागि यो नम्बर। अर्को म्यासेज लिइरहेको छु, हाई के छ, आई एम मिना मगर फ्रम खनिया खर्क लेख्नु भएको छ, थ्याङ्क यू सो मच, ठिक छ सिन्धुलीबाट दा, म मेरो सिन्धुलीको एफडी लेख्नु भएको छ, एफडी मिन्स फ्रेन्ड फेसबुक फ्रेन्ड लेख्नु भएको सायद होइन, हरूलाई मिस गरिरहेको छु, बिर्सेको छैन भनिदिनु ल, अनि दा हजुरलाई पनि, ओके बाई भनेर लेख्नु भएको छ, थ्याङ्क यू सो मच, बाई बाई, नेक्स्ट टाइम पनि म्यासेज गर्नु होला है त मिनाजी। हाई दी सन्चै हो, सपना श्रेष्ठ फ्रम साकाजोर, म मेरो अल फ्रेन्ड्स एन्ड फ्यामिलीलाई लभ यु एन्ड मिस यु भनिदिनु ल दा, दी लेख्नुहोस्, थ्याङ्क यू सो मच सपनाजी, मैले भनिदिइसकेँ सबैजनालाई, दी त आज आउनु भएको छैन, कुनै दिन आउनुभयो भने फेरि म्यासेज गर्नु होला, पक्कै पनि दीले भनिदिइहाल्नुहुनेछ। लिँदैछु यति बेला अर्को म्यासेज, हाई दा के छ खबर, आई एम अनिसा भुजेल फ्रम साङवाले, फुल राम्रो गुलाबको काँडा भए पनि साथी राम्रो केटिएमको टाढा भए पनि, है विशेष पर्या जस्तो छ काठमाडौँतिर, मेरो जति पाए जति साथीहरू हुनुहुन्छ सम्पूर्णलाई लभ यु एन्ड मिस यु भनिदिनु ल दा लेख्नु छ, ओके मैले भनिदिइसकेँ मित्रहरू, अविनाश अनिसजीको चाहिँ जति पनि साथी हुनुहुन्छ धेरै धेरै सम्झिरहनु भएको छ, माया गरिरहनु भएको छ है, तपाईँहरूको पालो अब पठाउनुहोस् न म्यासेज, फेरि पनि सम्झेर म्यासेज गर्न चाहनुहुन्छ भने जानुहोस् मोबाइलको म्यासेज बक्समै, टाइप गर्नुहोस् SDH, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् तपाईँको नाम ठेगाना म्यासेज र पठाउनुहोस् 7799। हाई दी सन्चै हो लेख्नु भएको छ, एकदम सन्चै हो दी पनि दा पनि होइन, सपना श्रेष्ठ फ्रम साकाजोर, म मेरो अल फ्रेन्ड्स एन्ड फ्यामिलीलाई, यस्तै हो कहिले कहिले आवाज अलिअलि लटपटिन्छ के गर्नु, यस्तै हो लाइफमा मजा हुन्छ नि, अनि एकैछिनपछि फेरि सच्याउनु पनि पाइहालिन्छ, मजा छ है, अनि तपाईँहरू माइन्ड गर्नुहुन्छ नि त फेरि अर्को मजा छ, लभ यु एन्ड मिस यु भनिदिनु ल दी भनेर लेख्नु छ है, फेरि पनि त्यही म्यासेज। अर्को म्यासेज लिँदैछु, हाई दा के छ खबर, आई एम अनिसा भुजेल फ्रम साङवाले, यो पनि म्यासेज दोहोरिरहेछ। अर्को म्यासेज लिइरहेको छु, हाई दा नमस्ते, म बुद्धवीर तामाङ फ्रम सरलाई, दा म मेरो सम्पूर्ण साथीहरूलाई बिर्सेको छैन है, आई एम भेरी भेरी मिस यु भनिदिनु ल दा लेख्नु छ, मैले भनिदिइसकेँ बुद्धजी, कोही साथीहरू रिसाउनुहुन्न, सबलाई सम्झिरहनु भएको छ है बुद्धजीले, रिसाउन पाइन्न। अर्को म्यासेज, हाई दा के छ, आई एम आशिष कुवर बबितालाई एसएमए के लेख्नु भएको छ, सम्झ बबितालाई सम्झना छ लेख्नु भयो कि एसएएमजे लेख्नु भएको छ के लेख्नु भयो, बबितालाई सम्झा छ लेख्नु भयो होला होइन, थ्याङ्क यू सो मच, बुझ्नेले बुझिसक्नुहुन्छ लेख्नु भएको छ आशिषजीले, मुटुसिरी रगत दिन्छु अञ्जुली थापिदिनेलाई, वा वा वा वा वा, मुटुसिरी रगत दिन्छु अञ्जुली थापिदिनेलाई, माया बनी प्यार दिन्छु मेरो लागि बाँचिदिनेलाई, हाई दा के छ खानपिन भयो त, मेरो मनको डडडडलाई लभ यु एन्ड मिस यु, रानीचुरी आठ तहर चञ्चली लेख्नु भएको थियो, चञ्चली मेनुका मगर ओके बाई गुड नाइट लेख्नु भएको छ धेरै चञ्चली चाहिँ नहुनु होला है फेरि चञ्चलीजी तर नाम एकदम राम्रो छ उछल पुछल जोडेर धक्का के लेख्नु भयो अरे उथल पुथल जोडेर धक्का इतिहासको किल्लामा अमिताभ बच्चनको मावली घर भेटियो भेटियो जिल्लामा एसडी जिल्लामा भने एसडिआई जिल्लामा भने सिन्धुली जिल्लामा लेख्नु भयो होला हेलो लेट्स एन्ड लेट्स एन्ड लेडास गाइज एन्ड बच्चाज डेस्कटप के लेख्नु भयो डेस्कटप दाजुभाइ तथा ल्यापटप दिदी बहिनीहरू हुर्कँदै गरेको आइप्याड बच्चाहरू जन्मिन बाँकी सिम कार्ड नानीहरू तपाईँहरूलाई थाहा भएकै कुरा हो टुप्पी एन्टेना तालु डिक्स एन्टेना खुलिएको टाउको सेटेलाइट हो न त बुद्धवीर न त बुद्ध बिहारमा जन्मियो न त अमिताभ बच्चनको मावली घर सिन्धुली सबै सबै बनावटी कुरा मात्रै हो हाई दा गुड इभिनिङ म सुनवार युक्तराज लिनुचा करेन्ट फ्रम भद्रकाली चार मैबले बाटो मुनिको फुल टूबाट नरुने आँखामा कहाँबाट ल्यायो सङ प्ले गरिदिनु ल ओके बाई भनेर लेख्नु भएको छ यो गीत हेर्नुहोस् भने पनि तपाईँ सुन्नुहोस् रमाउनुहोस् म्युजिक एन्ड मस्तीमा मेसेज गर्नुहोस् होइन त्यतातिर सुन्नुहोस् अब यहाँ पनि हामीसँग पनि मिलेसम्म त टाइम दिनेछौँ तपाईँलाई यस्तै हो नरिसाउनु होला बजेन भने चाहिँ है त अर्को मेसेज हाई दा हाउ आर यु लेख्नु भएको छ एकदम ठिकठाक तर मलाई विशेष धन्यवाद दामी रमाइलो पाराले मेसेज गर्नुभएको थियो है एक मित्रले मलाई त दामी लाग्यो तपाईँहरूलाई नि दामी लाग्यो होला सम्बोधन दामी थियो अर्को मेसेज हाई दा हाउ आर यु लेख्नु भएको छ आइएम फाइन म एनजी गुरुङ सिलामेबाट हो मेरो अल फ्रेन्ड्सहरूलाई एनजीले बिर्सेको छैन धेरै मिस गरेको छन् भनिदिनु ल दा भन्नुभएको छ ओके मैले भनिदिइसकेँ ल अनि मेरो सिस सोनी श्रिया निरूपालाई मिस ल दा ओके गुड नाइट गुड बाई ल दा लेख्नु भएको छ ल बाई बाई एनजीजी फेरि फेरि पनि मेसेज गर्नुहोला ल हेलो दा माम भयो म भद्रकाली पाँच खटारबाट स्वस्तिका बमजन मेरो सम्पूर्ण फ्रेन्डलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु सी यु अगेन बाई लेख्नु भएको छ थ्याङ्क यू सो मच फर यर एसएमएस Don't trust too much, don't love too much, don't hope too much, because that too much can hurt you so much. लेख्नु भएको छ दामी लाग्यो है हेलो दाई के छ खबर लेख्नुहोस् एकदम ठिकठाक छ है धेरै विश्वास नगर्नुहोस् धेरै माया नगर्नुहोस् धेरै अपेक्षा नगर्नुहोस् किनकि त्यो धेरैले तपाईँलाई धेरै पीडा दिन सक्छ भनेर लेख्नु भएको छ हो जस्तै लाग्यो होइन यसो पढाएको थिएँ कतै कतै कि जसले सबैभन्दा धेरै अपेक्षा गर्छ नि अरूबाट उसैले प्रायः धोका पाउँछ त्यसैले अपेक्षा छ एकदम कम गर्नुहोस् अरूबाट खबर ठिकठाक छ आई लाइक दिस प्रोग्राम म विधान लामा चिसापानीबाट है है गर्मीमा चिसो पानी नाम सुन्दा नै शीतल भएर आयो म यो प्रोग्राम मार्फत म मेरो साथीहरूलाई मिस यु भन्न चाहन्छु ओके बाई ह्याभ अ स्विट ड्रिम भनेर लेखेको छ थ्याङ्क यू सो मच चिसा पानीका मित्र विधान लामाजी नेक्स्ट टाइम पनि मेसेज गर्नुहोला टाइम घड्किरहेछ छिटो छिटो म पनि अब दौडाउँदैछु तपाईँको मेसेज छिटो छिटो हाई दाई के छ खबर अनि खाना भयो त दाई मेरो फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु आई एम सोनी साव अभिमान ओके बाई ल बाई बाई आजकलका केटाहरू लाउँछन् बुट जुत्ता जुत्ता खोली हेर्दाखेरि चौरी परेको खुट्टा वा वा वा तपाईँलाई अर्काको जुत्ता खोली खोली हेर्नुपर्ने कारण चाहिँ के पऱ्यो होला है दा हल्का रमाइलो हा हा हा हा हा लेख्नु भएको छ ठिक छ रमाइलो हल्का होइन अलि मजाले गर्नुपर्छ क्या मित्र केही छैन दा खाना भयो त अनि म भीमस्थान दुई डडुवाबाट उमेश बस्नेत अब बज्ने सङ्गलाई अल फ्रेन्ड्सलाई सुनाउँछु र ढुकढुकी पीलाई दा ओके बाई भन्ने लेख्नु भएको छ ल बाई बाई उताबाट पनि आइसक्यो बाई का बाई आइसक्यो यो पेजको मासु चाहिँ सक्न पाए हुन्थ्यो भन्ने लागिरह नमस्ते दाई के छ खबर खाना भयो त रिता वी क जलकन्या छ चपौलीबाट आइएमको याद गर युआरको चाहना आइएमको याद गर्न युआरको चाहना ह्याप्पी रहोस् 92 दिस इज माई शुभकामना बाई बाई ओएनजी हाई दा खाना खानु भयो त अनि के छ नि त नयाँ नौलो दा म चाहिँ आज मेरो अल फ्रेन्ड्सलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु दा आई एम अनिसा लामा मरिन सिन्धुली महेश्वताबाट नेक्स्ट एसएमएसमा भेटौँला अहिले गुड नाइट बाई बाई लेख्नुहोस् थ्याङ्क यू सो मच अर्को मेसेजमा चाहिँ भेट्नु होला है त बाई बाई बाई भनेर उताबाट एकदम ड्याङ्का ड्याङ्गाको आइसक पक्कै पनि हामी जाने बेला भइसक्यो। मित्रहरू सुनिदिनु भयो यति बेलासम्म धेरै धेरै धन्यवाद, मेसेज गर्नुभयो यति बेलासम्म सबैलाई धेरै धेरै धन्यवाद। ज जसको मेसेज आज प्रोग्राममा आयो खुसी हुनुभयो होला, जसको मेसेज प्रोग्राममा समेट्न पाइनँ दुःखी हुनुभयो होला, तर दुःखी हुनु चाहिँ एकदम नहुनु होला किनभने तपाईँको मेसेज अर्कोचोटिलाई पनि मैले राखेको छु। तपाईँको मेसेज अर्को कार्यक्रममा पक्कै पनि स्थान पाउनेछ, ढुक्क भएर बस्नुहोस्, तपाईँको मेसेज सुरक्षित भएर बस्नेछ हामी कहाँ। मेसेज भने पठाउन नभुल्नु होला, मेसेज चाहिँ मजाले पठाइरहनु होला, सातै दिन चौबिसै घन्टा जुनसुकै समय तपाईँलाई अनुकूल परेको समयमा ठ्याक्क मेसेज गर्नुहोस्। मेसेज गर्नको लागि जानुहोस् मोबाइलको मेसेज बक्समा, टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् र तपाईँको रमाइला रमाइला मेसेज सँगसँगै नाम ठेगाना दिएर पठाउनुहोस्। 7799 स्पोन्सर पार्टनर ग्यालेक्सी एकाडेमीलाई धेरै धेरै धन्यवाद। 0475206649804816803 मा फोन गरेर ग्यालेक्सी एकाडेमीको बारेमा थप कुराकानी बुझ्न सक्नुहुनेछ। भोलि फेरि तपाईँको यस्तै रमाइला भन्दा रमाइला मेसेज, रमाइला रमाइला गीत सङ्गीतको साथमा यसै रेडियो स्टेसनमा ठिक 8 बजे बेलुका उपस्थित हुने बाचासहित टेक्निकली सपोर्टको लागि अञ्जनलाई थ्याङ्क यू सो मच भन्दै आजको प्रोग्रामबाट आवाजबाट म सुमन बराल छुट्टिएँ। हेभ अ नाइस ड्रिम, बाई बाई। Back in track. Pachi pachi dhausu tindai sukha maya pauna lai tada timi जाउँदिए मन यो सताउनलाई, अब भने बुझिदेऊन मेरो यो भावनालाई, अब भने बुझिदेऊन मेरो यो भावनालाई, के गरु के गरु माया म गर्छु तिमीलाई, के गरु के गरु मुठुमा राख्छु so funny. I started to follow you early morning while jogging. This particular situation was a little bit of hype I quit. Bubble keeps up to my echo level under 6 feet. Finally I found her in my Instagram. This particular boy that's who looking up for surf for time. But the suck in her, I got it that I love feeling. So many my love feeling I've been feeling for killing. Din pachi raat pare jastai तिम्रो यादमा कल्पिरहन्छु सधैँ, आशा छ यो जीवनमा फुल बानी तिमी छौ, गीतको यो मिठो धुन चाहिँ मेरो मनमा बाहर ल्याउँछु कि भनना, के गरु के गरु माया म गर्छु तिमीलाई, next BBC Nepal